तपाईं सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार, समाचार सूचना र मनोरञ्जनको संसार। यो हो अनलाइन रेडियो हाम्रो संसार। लग अन गर्नुहोस् www.radiohamrosansar.com। निरन्तर तपाईँको साथमा। नदी भन्दा बक्छ जीवन, बाँधले कहाँ छेक्न सक्छ, चम्किएको सूर्यलाई हातले कहाँ छेक्न सक्छ। नदी भन्दा बक्छ जीवन, बाँधले कहाँ छेक्न सक्छ, चम्किएको सूर्यलाई हातले कहाँ छेक्न सक्छ। रम्छ सधैँ जुनको किरण, यति सुन्दर धरती चुमी। रम्छ सधैँ जुनको किरण, यति सुन्दर धरती चुमी। त्यति मधुर किरण जुनको, दागले कहाँ छेक्न सक्छ। नदी भन्दा बक्छ जीवन, बाँधले कहाँ छेक्न सक्छ। बढिरहन्छ सङ्घर्षको यात्रा मेरो गन्तव्यमा, बढिरहन्छ सङ्घर्षको यात्रा मेरो गन्तव्यमा। आधी रोप्ने पहाडैको आँटले कहाँ छेक्न सक्छ। नदी भन्दा बक्छ जीवन, बाँधले कहाँ छेक्न सक्छ। परिश्रमले फुल्छ फुल, रेगिस्तानको बगरमाथि। परिश्रमले फुल्छ फुल, रेगिस्तानको बगरमाथि। घाममा पिउँदै साँचेको त्यो तापले कहाँ छेक्न सक्छ। नदी भन्दा बक्छ जीवन, बाँधले कहाँ छेक्न सक्छ। चलिरहन्छ कलम मेरो सधैँ सत्य ओकलेर, चलिरहन्छ कलम मेरो सधैँ सत्य ओकलेर। खुकुरिया तरबारको धाकले कहाँ छेक्न सक्छ। नदी भन्दा बक्छ जीवन, बाँधले कहाँ छेक्न सक्छ। चम्किएको सूर्यलाई हातले कहाँ छेक्न सक्छ। नमस्कार, यिनै सुन्दर शब्दलहरी गजलांश सँगसँगै अनलाइन रेडियो हाम्रो संसारको साप्ताहिक कार्यक्रम गजल संसारको प्रखाइमा रहनुभएका सम्पूर्ण गजल अनुरागी, गजल पारखी साथै अनलाइन रेडियो सुनेर बसिरहनु भएका सम्पूर्ण मनहरूप्रति हार्दिक स्वागत गर्दछु। प्रत्येक सोमबार चाहिँ साँझको 5 बजेदेखि 6 बजेसम्म तपाईँले सुन्दै आइरहनु भएको छ अनलाइन रेडियोको कार्यक्रम गजल संसार। 2069 पौष महिनाको आज 22 गते सोमबार, सदा झैँ आज पनि तपाईँले नै लेखेर प्रेषित गर्नुभएका गजल रूपी शब्दहरू समेट्न आइसकेकी छु म। यही कार्यक्रम सञ्चालिका शान्ति पाखरेल भने मलाई प्रविधि संयोजनमा साथ दिँदै हुनुहुन्छ उद्धव तामाङले। रेडियो हाम्रो संसार तपाईँले संसारको कुनै पनि कुनामा बसेर सुन्न सक्नुहुनेछ, तर त्यसको लागि तपाईँले लगन गर्नुपर्नेछ www.radiohamrosansar.com। यदि तपाईँले यस अनलाइन रेडियोको साप्ताहिक कार्यक्रम गजल संसारको रेकर्ड पुनः सुन्न चाहनुहुन्छ भने तपाईँले लगन गर्नुहोस् www.chisapaninepalblogspot.com, www.mohanbihani.blogspot.com, www.esahityasansarblogspot.com, त्यस्तै गरी www.drishtinepal.com र थुप्रै ब्लगहरूमा पनि सुन्न सक्नुहुनेछ। र यस कार्यक्रमको छुट्टै एउटा पेज छ गजल संसार, त्यही पेज गजल संसारमा पनि गएर सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। साथै तपाईँको पनि कुनै गजल छन् भने तपाईँले मेरो इमेल ठेगानामा पठाउन सक्नुहुनेछ र मेरो इमेल ठेगाना हो drshanti25@gmail.com। र यही कार्यक्रमको पेज गजल संसारमा पनि तपाईँले पोस्ट गर्न सक्नुहुनेछ र म त्यहाँबाट पनि तपाईँको गजलहरू लिनेछु। यही जानकारी सँगसँगै आज पनि मैले तपाईँले नै कोरेर प्रेषित गर्नुभएका थुप्रै थुप्रै गजलहरू लिएर आइसकेकी छु र साथसाथै केही साङ्गीतिक आवाजले सजिएको गजलहरू पनि लिएर आएकी छु। गएको हप्ता समय अभावको कारण तपाईँको सबै गजल मैले साभार गर्न सकेकी थिइनँ, तर आज तिनै गजलहरू पनि साभार गर्नेछु। तपाईँको गजल साभार गर्दै म तपाईँसँग करिब 1 घन्टा रहनेछु र सदा चाहिँ आज पनि तपाईँले मेरो साथमा बसेर मलाई साथ दिनुहुनेछ भन्ने यही दृढ सङ्कल्पका साथ आजको यस कार्यक्रमको ढोका मैले अघि नै एउटा गजल साभार गरेर उघारिसकेकी छु। जुन गजल लेखेर प्रेषित गर्नुभएको थियो टिका खड्का, उहाँको उपनाम रहेको छ राष्ट्रप्रेमी। टिका खड्का राष्ट्रप्रेमीजीले लेखेर प्रेषित गर्नुभएको थियो कतारबाट, र उहाँको स्थायी ठेगाना रहेको छ मधुमल्ला 4 मोरङ। यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा टिकाजीप्रति हार्दिक धन्यवाद, आभार व्यक्त गर्दछु। टिकाजीको जस्तै तपाईँका सुन्दर सुन्दर गजलहरू म साभर गर्दै जानेछु। तर त्यसभन्दा अगाडि तपाईँहरू माझ राख्दछु एउटा साङ्गीतिक आवाजले सजिएको गजल। यो गजल पश्चात म पुनः आउने नै छु। अहिलेलाई भने सुन्नुहोस् यो साङ्गीतिक गजल। किन आफ्नै भाउ झारौँ जस्तो लाग्यो, तिमीलाई जिताउन हारौँ जस्तो लाग्यो, आफैलाई रित्याएर तिमीलाई खुसी राख्न मेरा सारा इच्छाहरू मारौँ जस्तो लाग्यो। गयो रात के भो बिहानी छ बाकी अझैला छ मेरो अझैला छ मेरो जवानी छ बाकी जवानी छ बाकी गयो रात के भो बिहानी छ बाकी भरे साध भेटो मिलाए र मौका भरे साध भेटो मिलाए र मौका मिलाए जवानी सबाकी बाकी, जवानी सबाकी बाकी, जवानी सबाकी बाकी। अचेता चढाएर केही हुन्न, निर्जीव त्यो मूर्तिलाई सजाएर केही हुन्न, ढुङ्गामाथि दुध अचेता चढाएर केही हुन्न, निर्जीव त्यो मूर्तिलाई सजाएर केही हुन्न। ढुङ्गो आखिर ढुङ्गो नै हो जति पूजा गरे पनि, ढुङ्गो आखिर ढुङ्गो नै हो जति पूजा गरे पनि, पाखण्डीले दुई चार कुरा बढाएर केही हुन्न, ढुङ्गामाथि दुध अचेता चढाएर केही हुन्न। जागा उठा नेपाली हो अन्धोपना तोड्नु पर्छ, जागा उठा नेपाली हो अन्धोपना तोड्नु पर्छ, मन्दिरका घन्टीहरू बजाएर केही हुन्न, ढुङ्गामाथि दुध अक्षता चढाएर केही हुन्न। कहिलेसम्म भगवानकै नाम मात्र जप्छौ सुन, कहिलेसम्म भगवानकै नाम मात्र जप्छौ सुन, जिउनलाई कर्म गर लजाएर केही हुन्न, ढुङ्गामाथि दुध अक्षता चढाएर केही हुन्न। साँच्चै धर्म गर्ने भए सेवा गर दुखियाको, साँच्चै धर्म गर्ने भए सेवा गर दुखियाको, 33 कोटी देवताहरू कजाएर केही हुन्न, ढुङ्गामाथि दुध अक्षता चढाएर केही हुन्न, निर्जीव त्यो मूर्तिलाई सजाएर केही हुन्न। हजुर पुनः स्वागत गर्दछु। यो साङ्गीतिक आवाज पश्चात मैले सावर गरेको गजल थियो राजु मुखिया दर्पणजीको गजल। उहाँ हाल कतारमा हुनुहुन्छ र उहाँले यस गजललाई कतारदेखि नै लेखेर प्रेषित गर्नुभएको थियो। हुन पनि हो ढुङ्गामाथि दुध अक्षता चढाएर आखिर हुने केही पनि होइन, तर साँच्चै धर्म गर्ने हो भने सेवा गर दुखियाको, जसरी राजु मुखियाजीले भन्नुभएको छ, त्यस्तै गरी हामीले ढुङ्गामाथि दुध अक्षता चढाएर अनि त्यो ढुङ्गालाई चाहिँ सजाएर पूजा गरेर चाहिँ घन्टी बजाएर केही पनि हुनेवाला छैन, तर यदि तपाईँ साँच्चै धर्म गर्नुहुन्छ भने तपाईँले दुखियाको सेवा गर्नुपर्नेछ। राजु मुखियाजीको यति सुन्दर गजल पढेर म साँच्चै नै एकदम खुसी भएको छु। यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा साहित्य अनुरागी राजु मुखिया दर्पणजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। यस्तै गरी म तपाईँहरूमा अर्को गजल सावर गर्नेछु, जुन गजल लेखेर प्रेषित गर्नुभएको छ रोशन खड्काजीले, र उहाँका गजलको शब्दहरू यस प्रकार रहेको छ। झुपडीमै भए पनि मेरो आफ्नै बास थियो, बनी बुथो गरे पनि खानालाई गाँस थियो, झुपडीमै भए पनि मेरो आफ्नै बास थियो, बनी बुथो गरे पनि खानालाई गाँस थियो, अरू दिन नसके नि तिमी मेरै भएको भए, अरू दिन नसके नि तिमी मेरै भएको भए, तिम्रो लागि दिनलाई मायाको यो रास थियो, झुपडीमै भए पनि मेरो आफ्नै बास थियो, जे नहुनु थियो यहाँ त्यही भइदियो कठै, जे नहुनु थियो यहाँ त्यही भइदियो कठै, जीवनमा तिमी मिल्ने धेरै ठुलो आश थियो, झुपडीमै भए पनि मेरो आफ्नै बास थियो। धेरै रोए जिन्दगीमा तिम्रो डोली उठेपछि, धेरै रोए जिन्दगीमा तिम्रो डोली उठेपछि, तिमीले सिउँदो सजाउनु मेरो सर्वनाश थियो, झुपडीमै भए पनि मेरो आफ्नै बास थियो, बिछोडको पीडालाई ढलेको यो रोशनको, बिछोडको पीडालाई ढलेको यो रोशनको, तिमी डोली चढी जाँदा सामुन्नेमा लास थियो, झुपडीमै भए पनि मेरो आफ्नै बास थियो, बनी बुथो गरे पनि खानालाई गाँस थियो। हजुर अहिले साबर गरेको गजल थियो रोशन खड्काजीको गजल, र उहाँले हाल यो गजल मलेसियादेखि लेखेर प्रेषित गर्नुभएको थियो। सहरे 8 दोलखा उहाँको स्थायी ठेगाना रहेको छ। यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा रोशनजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। यस्तै गरी म तपाईँहरूमा अर्को एउटा गजल प्रश्न चाहन्छु, जुन गजल लेखेर प्रेषित गर्नुभएको छ कोमल भट्टजीले, र उहाँको यस गजल पश्चात पनि म फेरि पनि तपाईँहरूमा आज एउटा साङ्गीतिक गजल पस्कनेछु। त्यसभन्दा अगाडि म कोमलजीको गजल तपाईँहरूमा सावर गरेर सुनाउनेछु। किन होला मस्तिष्क नै थाकेको छ आज भोलि, सन्तापले भित्रभित्रै पाकेको छ आज भोलि, किन होला मस्तिष्क नै थाकेको छ आज भोलि, सन्तापले भित्रभित्रै पाकेको छ आज भोलि, अनगिन्ती सम्झनालाई दबाउँदै शुद्ध पनि अनगिन्ती सम्झनालाई दबाउँदै शुद्ध पनि कसले कसले सपनीमा डाकेको छ आज भोलि किन होला मस्तिष्क नै थाकेको छ आज भोलि बनाउँदै सबै कुरा प्रतिकूल र उल्टो मात्रै बनाउँदै सबै कुरा प्रतिकूल र उल्टो मात्रै समयले खाडलमा जाकेको छ आज भोलि किन होला मस्तिष्क नै थाकेको छ आज भोलि तुवालो र कुहिरो झैँ फैलिएर आकाङ्क्षालाई तुवालो र कुहिरो झैँ फैलिएर आकाङ्क्षालाई कालो कालो बादलले ढाकेको छ आज भोलि किन होला मस्तिष्क नै थाकेको छ आज भोलि डर र त्रासले सताउँदै रात दिन सधैँभरि डर र त्रासले सताउँदै रात दिन सधैँभरि नियतिले तिखो बाण ताकेको छ आज भोलि किन होला मस्तिष्क नै थाकेको छ आज भोलि जिन्दगीको अवसान अशान्तिले नहोस् भन्दै जिन्दगीको अवसान अशान्तिले नहोस् भन्दै हृदयले देवी देउता भाकेको छ आज भोलि किन होला मस्तिष्क नै थाकेको छ आज भोलि सन्तापले भित्रभित्रै पाकेको छ आज भोलि पुराना नैका काठमाडौँ कोमल भट्टजीको स्थायी ठेगाना रहेको यो गजल हाल उहाँले न्युयोर्क अमेरिकादेखि लेखेर प्रेषित गर्नुभएको थियो यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा कोमल भट्टजीप्रति पनि म हार्दिक धन्यवाद व्यक्त गर्दछु र म तपाईँहरूमाझ मैले अघि नै भनेको थिएँ कि तपाईँहरूमाझ म यस गजल पश्चात एउटा साङ्गीतिक गजल पस्कनेछु भनेर सो अहिलेलाई भने तपाईँहरूमाझ एउटा साङ्गीतिक गजल राख्दछु र गजल पश्चात म पुनः तपाईँकै गजल लिएर आउनेछु अहिलेलाई भने तपाईँहरूमाझ एउटा साङ्गीतिक गजल सङ्ग भइदिए जेसुकै आँट्न सक्छु म तिमी मसँग भइदिए जेसुकै आँट्न सक्छु म हेरेर तिमीलाई नै हेरे सङ्ग भइ सत्य तिमीलाई पाइन भने छ कसम बोलेर सत्य तिमीलाई पाइन भने छ कसम बोलेर सत्य तिमीलाई पाइन भने छ कसम झुठो यो छो यो दुनिया तके भगवान लाई ढाटना साछु मा तिमी मसंग कहाँसम्म लाग्ने होला तिर जिन्दगीको, जताततै देख्छु म त बिर जिन्दगीको। कहाँसम्म लाग्ने होला पिर जिन्दगीको, जताततै देख्छु म त बिर जिन्दगीको। जति हाँस्न खोजे पनि आँसु मात्रै झर्ने, जति हाँस्न खोजे पनि आँसु मात्रै झर्ने, सिद्धिएन कहिले पनि पिर जिन्दगीको। कहाँसम्म लाग्ने होला तिर जिन्दगीको। अन्जानमै गल्ती हुँदा भगवान बस्ने, अन्जानमै गल्ती हुँदा भगवान बस्ने, भत्कियो आज मेरो मन्दिर जिन्दगीको। कहाँसम्म लाग्ने होला तिर जिन्दगीको। भाविनीको हातबाट लेखिएको भाग्य, भाविनीको हातबाट लेखिएको भाग्य, बिस्तारै मेटिने होला आखिर जिन्दगीको। कहाँसम्म लाग्ने होला तिर जिन्दगीको। मेरो दुःख मेरो पीडा म कसरी भनु, मेरो दुःख मेरो पीडा म कसरी भनु, सम्पूर्ण उडी जाँदा अवीर जिन्दगीको। कहाँसम्म लाग्ने होला तिर जिन्दगीको, जताततै देख्छु म त वीर जिन्दगीको। पुनः स्वागत गर्दछु। यो साङ्गीतिक गजल प्रसाद साबर गरेको गजल थियो। अब अघि मुकेश रेवलेजीको गजल। रेवलेजीको स्थायी ठेगाना रहेको छ बलिया 8 आदर्श नगर कैलाली। हाल चाहिँ उहाँ इन्डियामा कार्यरत हुनुहुन्छ। यस्तै गरी म फटाफट तपाईँहरू माझ अर्को गजल राख्न चाहन्छु। जुन गजल लेख्नु भएको छ उहाँको नाम रहेको छ एसपी माथफर, र उहाँको गजल यस प्रकार छन्। रुख सुख जे हुन्छ चुलोमा आगो बाल्दै गर, नयाँ पुरानो जे हुन्छ फरिया चोलो टाल्दै गर। रुख सुख जे हुन्छ चुलोमा आगो बाल्दै गर, नयाँ पुरानो जे हुन्छ फरिया चोली टाल्दै गर। नराखे छोरा छोरी भोक भोकै साँझ बिहान, नराखे है छोरा छोरी भोक भोकै साँझ बिहान, खोले फाँडो जे हुन्छ केही वर्ष त पाल्दै गर। रुख सुख जे हुन्छ चुलोमा आगो बाल्दै गर। माथवर सँग न आएको भए पाउँथ्यो दुःख, माथवर सँग न आएको भए पाउँथ्यो दुःख, सुख दुःख काटौला दुखी पाइला चाल्दै गर। रुख सुख जे हुन्छ चुलोमा आगो बाल्दै गर। मन कसको छ र विदेशमा परिश्रम गर्ने, मन कसको छ र विदेशमा परिश्रम गर्ने, आओस् भनी छिटो दियोमा तेल हाल्दै गर। रुखो सुखो जे हुन्छ चुलोमा आगो बाल्दै गर। कसो नसुध्रिएला एक न एक दिन हाम्रा, कसो नसुध्रिएला त एक न एक दिन हाम्रा, पठाउँदा रकम घर निर्माण थाल्दै गर। रुखो सुखो जे हुन्छ चुलोमा आगो बाल्दै गर, नयाँ पुरानो जे हुन्छ फरिया चोलो टाल्दै गर। एसपी पासवर्ड जीको गजल थियो यो, र उहाँको स्थायी ठेगाना रहेको छ दाङ देवखुरी गङ्गा गङ्गा प्रसपुर, लेख्नुभएको छ उहाँले दाङ देवखुरी गङ्गा प्रसपुर एक शीतलताको बस्ती भनेर उहाँले लेख्नुभएको छ उहाँको स्थायी ठेगाना। भने उहाँ चाहिँ हाल दोहा कतारमा कार्यरत हुनुहुन्छ। उहाँको यस गजलले साँच्चै नै मेरो मन छोएको छ र आशा छ तपाईँको पनि पक्कै मन छोएको होला, किनभने उहाँले विदेशमा रहेर पनि घरमा रहेकी आफ्नै श्रीमतीलाई चाहिँ अर्धाङ्गिनीलाई चाहिँ यसरी उहाँले निकै मायालु पाराले दुःखी पाराले सम्झाउनु भएको छ गजल मार्फत। धेरै धेरै धन्यवाद पाथवरजी तपाईँलाई यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा। पाथवरजीको गजल जस्तै म तपाईँहरू माझ फेरि पनि अर्को एउटा गजल पस्किनेछु, तर त्यो गजल पस्किनुभन्दा अगाडि म तपाईँहरू माझ राख्दछु एउटा साङ्गीतिक गजल। त्यो साङ्गीतिक गजल पश्चात पनि म अवश्य पनि पस्किने नै छु। अहिले भने तपाईँले माझ राख्दछु एउटा साङ्गीतिक गजल। मेरा ईश्वर मरे पछि तपाईं सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार समाचार सूचना र मनोरञ्जनको संसार यो हो अनलाइन रेडियो हाम्रो संसार लग अन गर्नुहोस् www.radiohamrosansar.com निरन्तर तपाईँको साथमा अनलाइन रेडियो हाम्रो संसार जीवनको आभास बत्तीमा भेटिन्छ मायाको मधुमास बत्तीमा भेटिन्छ जिउनुको आभास भट्टीमा भेटिन्छ मायाको मधुमास भट्टीमा भेटिन्छ एकता र चित्कार सुन्दर छ बिचरा एकता र चित्कार सुन्दर छ बिचरा मसँग गिलास भट्टीमा भेटिन्छ जिउनुको आभास भट्टीमा भेटिन्छ मान्छेको तह र तपका छ बाहिर मान्छेको तह र तपका छ बाहिर मानव एक नाश भट्टीमा भेटिन्छ जिउनुको आभास भट्टीमा भेटिन्छ सरकारले उसलाई रिहा गरेपछि सरकारले उसलाई रिहा गरेपछि अचेल त बिन्दास भट्टीमा भेटिन्छ जिउनुको आभास भट्टीमा भेटिन्छ गजलको उत्थान भट्टीबाटै गर्छु गजलको उत्थान भट्टीबाटै गर्छु साहित्यक मिठास भट्टीमा भेटिन्छ जिउनुको आभास भट्टीमा भेटिन्छ मायाको मधुमास भट्टीमा भेटिन्छ साहित्य अनुरागी लक्ष्मण मिलन विष्टजीको गजल मैले अहिले तपाईँहरूमा सावर गरेकी थिएँ र उहाँको स्थायी ठेगाना रहेको छ आछाम कालिका स्थान उहाँ पनि आजभोलि चाहिँ इन्डियामा नै कार्यरत हुनुहुन्छ मिलनजी जस्तै धेरै नेपाली दाजुभाइहरू र दिदीबहिनीहरू चाहिँ मैले विदेशीको धेरै पाएको छु आजभोलि किनभने हाम्रो नेपालको स्थितिको कारणले गर्दा पनि धेरै दाजुभाइ तथा दिदीबहिनीहरू यसरी नै प्रवासी रहेका छन् त्यस्तै गरेर तपाईँहरूले यसरी प्रवासमा रहेर पनि आफ्नो समय बावजुद समय अनुकूल पनि तपाईँहरूले चाहिँ यसरी साहित्यलाई माया गरेर यति सुन्दर सुन्दर गजलहरू लेखेर प्रेषित गर्नुभएको देख्दा म साँच्चै नै एकदमै खुसी छु तपाईँहरूको यस्तै सुन्दर सुन्दर गजलहरू मैले सधैँभरि यसरी नै सावर गरिरहन पाऊँ र तपाईँहरूले पनि प्रेषित गर्दै जानुहोला म यही भन्न चाहन्छु तपाईँहरूलाई र म यो गजललाई निरन्तरता दिनेछु यो साङ्गीतिक गजल पश्चात मैले सावर गरेको गजल थियो मिलन विष्टजीको गजल यस्तै गरेर म तपाईँहरूमा अर्को एउटा गजल राख्दछु जुन गजल रहेको छ एउटा बिहेको बारेमा लेखेको छ उहाँले यो नौमती बाजा भनेर चाहिँ विक्रम विष्टजीको गजल छ यो नौमती र पञ्चे बाजा बजाउनै पर्ने अरे सजाएर डोलीमाथि चढाउनै पर्ने अरे नौमती र पञ्चे बाजा बजाउनै पर्ने अरे सजाएर डोलीमाथि चढाउनै पर्ने अरे हित्त चित्त मिलिसक्यो लाउन पाइला सारम भन्छु हित्त चित्त मिलिसक्यो लाउन पाइला सारम भन्छु दुलहीको घुम्टोभित्र सजाउनै पर्ने अरे नौमातिर पञ्चे बाजा बजाउनै पर्ने अरे म त भन्छु ए प्रियसी फजुल खर्च नगरम भो म त भन्छु ए प्रियसी फजुल खर्च नगरम भो कहाँ हुन्छ जन्ती लस्कर बढाउनै पर्ने अरे नौमातिर पञ्चे बाजा बजाउनै पर्ने अरे एकै चिम्टी सिन्दुरले मन्दिरमै काम टाढा भन्छु एकै चिम्टी सिन्दुरले मन्दिरमै काम टाढा भन्छु अग्निमाथि घिउ र तिल जाऊ डढाउनै पर्ने अरे नौमातिर पञ्चे बाजा बजाउनै पर्ने अरे नयाँ युगको नयाँ चलन कोर्ट म्यारिज गरम भन्छु नयाँ युगको नयाँ चलन कोर्ट म्यारिज गरम भन्छु पण्डितबाटै श्लोक शास्त्र पढाउनै पर्ने अरे नौमातिर पञ्चे बाजा बजाउनै पर्ने अरे सजाएर डोलीमाथि चढाउनै पर्ने अरे हजुर यो गजल लेखेर प्रेस गर्नुभएको थियो विक्रम विष्टजीले धनगढी कैलाली नेपाल उहाँको स्थायी ठेगाना रहेको छ र उहाँको यो गजल साँच्चै नै मलाई अरू गजलभन्दा धेरै फरक लाग्यो र निकै राम्रो पनि बनेको छ यस्तै सुन्दर गजलहरू लेख्दै गर्नुहोला भन्न चाहन्छु म तपाईँलाई विक्रमजी र हाम्रो अरू गजल स्रष्टाहरूलाई पनि म यही अनुरोध गर्दछु तपाईँहरूका गजलहरू नराम्रो होइन, तपाईँहरूको गजलहरू धेरै धेरै राम्रो छ। सकेसम्म नयाँ ढङ्गले नयाँ खुराक दिने प्रयास गर्नुहोला आफ्नो गजललाई, यही भन्न चाहन्छु। अहिलेलाई भने फेरि पनि एउटा साङ्गीतिक गजल राख्ने बेला आइसकेको छ, म तपाईँ माझ राख्दछु यो एउटा साङ्गीतिक गजल। यस गजल पश्चात भने तपाईँको गजलहरू म लिएर सागर गर्ने नै छु। अहिलेलाई पनि सुन्नुहोस् है त यो साङ्गीतिक गजल। जल्लो आगी मालाई समझनु है, तिम्रो दिल जल्लो निर्दोष नयनलाई दुखाइरहेछु अनि धड्कनलाई दुखाइरहेछु, निर्दोष नयनलाई दुखाइरहेछु अनि धड्कनलाई दुखाइरहेछु। सपनामा आउँछौ रात बिरात सदैव, सपनामा आउँछौ रात बिरात सदैव, र त तन मनलाई दुखाइरहेछु, निर्दोष नयनलाई दुखाइरहेछु। एक्लै छटपटिएको हुन्छु रातमा, एक्लै छटपटिएको हुन्छु रातमा, मुटुकको कम्पनलाई दुखाइरहेछु, निर्दोष नयनलाई दुखाइरहेछु। उनको अवतार देख्दैन चाँदनी, उनको अवतार देख्दैन चाँदनी, बिचारा गगनलाई दुखाइरहेछु, निर्दोष नयनलाई दुखाइरहेछु। पग्लिन्छु पोखिन्छु निथुक्क भिच्छु, पग्लिन्छु पोखिन्छु निथुक्क भिच्छु, भिजेर यौवनलाई दुखाइरहेछु, निर्दोष नयनलाई दुखाइरहेछु, अनि यो धड्कनलाई दुखाइरहेछु। जुर बान्तोली पाँच आसामका स्थानीय निवासी मोहन रावल अनमोल अस्तुजीको गजल मैले साबर गरेकी थिएँ अहिले तपाईँहरूमा। उहाँले लेख्नुभएको छ यो गजल हाल चाहिँ क्षितिज पारीबाट भनेर उहाँले लेख्नुभएको छ, र उहाँ हाम्रो यस कार्यक्रमको नियमित श्रोता पनि हुनुहुन्छ, र क्षितिज पारीबाट भनेर भन्नुभएको कारण चाहिँ उहाँले हाल उहाँ चाहिँ इन्डियामा कार्यरत हुनुहुन्छ। हजुर, यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा मोहनजी तपाईँलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। यस्तै गरेर म तपाईँहरू माझ फेरि अर्को एउटा गजल साभर गर्नेछु, जुन गजल लेखेर प्रेषित गर्नुभएको छ साहित्य अनुरागी कृष्ण मानव खड्काजीले। साहित्य अनुरागी कृष्ण मानव खड्काजीको स्थायी ठेगाना रहेको छ सानो श्री तिन बर्दिया, उहाँको ठेगाना रहेको छ भने उहाँको गजलहरू यस प्रकार छन्। कृष्णजीको यति सुन्दर गजल पश्चात भने म तपाईँहरू माझ फेरि पनि अर्को एउटा साङ्गीतिक गजल सुनाउनेछु। अहिलेलाई भने तपाईँहरू माझ राख्दछु कृष्णजीको यो गजल। रहरहरू खुम्च्याइ गयो भन्नु केही छैन, रहरहरू खुम्च्याइ गयो भन्नु केही छैन, केही बेर सुमसुम्याइ गयो भन्नु केही छैन, रहरहरू खुम्च्याइ गयो भन्नु केही छैन, केही बेर सुमसुम्याइ गयो भन्नु केही छैन, सपना हजार देखाइदियो, सपना हजार देखाइदियो, सिसा सरी तोडी पाउमा त्यो बिछ्याइ गयो भन्नु केही छैन, रहरहरू खुम्च्याइ गयो भन्नु केही छैन, बाचा कसम गरेर त्यो गयो खोली तारेर, बाचा कसम गरेर त्यो गयो खोली तारेर, डुबाएर आफू ख्याई गयो भन्नु केही छैन, रहरहरू खुम्च्याइ गयो भन्नु केही छैन, हुँदासम्म जेबनमा, हुँदासम्म जेबमा कौडी पछाडि मेरो दौडी, हुँदासम्म जेबमा कौडी पछाडि मेरो दौडी, पापीले रोडमा ल्याई गयो भन्नु केही छैन, रहरहरू खुम्च्याइ गयो भन्नु केही छैन, मेरो मनको मुनालाई चुटालेर जिउँदै मारी, मेरो मनको मुनालाई चुटालेर जिउँदै मारी, मेरो जीवन सिध्याइ गयो भन्नु केही छैन, रहरहरू खुम्च्याइ गयो भन्नु केही छैन, केही बेर सुमसुम्याइ गयो भन्नु केही छैन। Okay, hi now, one last। तिमीले नै लगियो मन गसाएछौ न मजाले सुटुक्कै पो मनैमा मन बसाएछौ न मजाले तिमी टाढा हुँदा छाती दुखी रहन्थ्यो सधैँ मेरो तिमी टाढा हुँदा छाती दुखी रहन्थ्यो सधैँ मेरो ती मायाको तिखो छुरी धसाएछौ न मजाले तिमीले नै लगियो मन गसाएछौ न मजाले थुनी राख्यौ दिलैभित्र अहिले खै नचल्ने भो थुनी राख्यौ दिलैभित्र अहिले खै नचल्ने भो सबै धड्कन ती डोरीले कसाएछौ न मजाले तिमीले नै लगियो मन गसाएछौ न मजाले ती स्वार्थीको भर्यो झोला कुजे पारी दिलै मेरो ती स्वार्थीको भर्यो झोला कुजे पारी दिलै मेरो दियौ धोका दुनिया नै हँसाएछौ न मजाले तिमीले नै लगियो मन गसाएछौ न मजाले भनेको थिए अकिञ्चितकार तिमी रहेछौ दिनै रातै रुने पार्यौ फसाएछौ न मजाले तिमीले नै लगियो मन गसाएछौ न मजाले सुटुक्कै पो मनैमा मन बसाएछौ न मजाले हजुर पुनः स्वागत गर्दैछु तपाईँहरूलाई साङ्गीतिक गजल पश्चात मैले साभार गरेको गजल थियो पूर्ण कान्छा गुरुङजीको गजल र उहाँको स्थायी ठेगाना रहेको छ ओखलढुङ्गा र उहाँ हाल दोहा कतारमा कार्यरत हुनुहुन्छ यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा पूर्ण कान्छाजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु यसै गरी म तपाईँहरूमा फेरि पनि अर्को एउटा गजल राख्दछु जुन गजल लेखेर प्रेषित गर्नुभएको छ रामचन्द्र बस्यालजीले उहाँको गजलांश शब्द लहरीहरू यसरी अगाडि बढेका छन् आउन त आयौ तिमी मरेपछि आयौ फुलीवरी हाँगाबाट झरेपछि आयौ आउन त आयौ तिमी मरेपछि आयौ फुलीहोरी हाँगाबाट झरेपछि आयौ वैशाखी थियौ जीवनको भङ्गालोमै पार्यौ वैशाखी थियौ जीवनको भङ्गालोमै पार्यौ जसो तसो बुमरी थियो तरेपछि आयौ आउन त आयौ तिमी मरेपछि आयौ आधा नभ आधा धरती तिम्रै लागि साँचे आधा नभ आधा धरती तिम्रै लागि साँचे लुच्छा चुडी गर्दै उता सरेपछि आयौ आउन त आयौ तिमी मरेपछि आयौ दुई मुटु एकै थियो फुट्यो पनि फोका दुई मुटु एकै थियो फुट्यो पनि फोका टुक्रिएर छिया छिया परेपछि आयौ आउन त आयौ तिमी मरेपछि आयौ बनाएरै राख्छु भन्थे यी आँखाका नानी बनाएरै राख्छु भन्थे यी आँखाका नानी मनका सबै रहरहरू टरेपछि आयौ आउन त आयौ तिमी मरेपछि आयौ फुलीवरी हाँगाबाट झरेपछि आयौ रामचन्द्र बस्याल बिरखच्ची उहाँको नाम रहेको छ भने बगौडा 8 ब्रह्मपुरी माडी चितवन नारायणी नेपाल चाहिँ उहाँको स्थायी ठेगाना रहेको छ। उहाँ चाहिँ हाल युएई दुबईमा कार्यरत हुनुहुन्छ। रामचन्द्र बस्यालजीका यति सुन्दर गजल, यति मार्मिक गजल मैले तपाईँहरूमा सावर गरेर सुनाएँ। यस्तै यस्तै सुन्दर गजलहरू तपाईँहरूमा सावर गर्दै जाने मन हुँदा हुँदै पनि मलाई साइडबाट चाहिँ हाम्रो प्रविधि मित्रले चाहिँ सङ्केत दिइसक्नु भएको छ। त्यसकारण आज म तपाईँहरूको बाँकी रहेको गजलहरू पनि आज पनि सावर गर्न नसक्ने भएकी छु। अर्को हप्ता म तपाईँहरू माझमा पुनः आउने नै छु तपाईँहरूको गजलहरू प्रेषित गर्नको निम्ति। के गर्ने, जान मनै छैन तपाईँहरूको यति सुन्दर सुन्दर गजलहरू प्रेषित गर्दै यहीँ नै बसिरहन मन लागेको छ। मलाई तपाईँहरूलाई सुनाउँदै बसिरहन मन लागेको छ किनभने तपाईँहरूको गजलहरू साँच्चै नै एकदमै सुन्दर, मार्मिक र एकदमै राम्रो राम्रो गजलहरू तपाईँले लेखेर प्रेस गर्नुहुन्छ। त्यसै कारणले पनि होला मलाई तपाईँहरूको गजलबाट छुटेर जाने मनै लाग्दैन। तर पनि के गर्ने, समयको अभावको कारण म तपाईँहरूबाट छुट्नै पर्ने हुन्छ। त्यस कारणले अर्को हप्ता म पुनः आउने नै छु। तर तपाईँलाई पनि यस्तै गजलहरू फेरि पठाउन चाहनुहुन्छ भने तपाईँले मेरो मेल ठेगाना रहेको छ dearshanti25@gmail.com dearshanti25@gmail.com मेल गरेर पठाउन सक्नुहुनेछ। र यस कार्यक्रमको एउटा पेज रहेको छ, जुन फेसबुक पेज रहेको छ जहाँ नाम रहेको छ गजल संसार, तपाईँले त्यहाँ पनि पोस्ट गर्न सक्नुहुनेछ। म त्यहाँबाट पनि लिनेछु तपाईँका गजलहरू। यसै गरी आजको यस कार्यक्रम तपाईँले सुन्न छुटाउनु भयो अथवा तपाईँलाई तपाईँको साथीहरूलाई सुनाउन मन लागेको छ भने तपाईँले लगन गर्नुहोस् www.mohanbihanibloggspot.com www.chisapaninepalblogspot.com www.isahityasansarblogspot.com www.drishtinepal.com। हजुर, यही चारवटा ब्लगहरूमा तपाईँले सजिलै सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ भने बाँकी थुप्रै ब्लगहरूमा पनि तपाईँले गएर सुन्न सक्नुहुनेछ। हजुर, यही जानकारी सँगसँगै आज पनि मैले तपाईँबाट बिदा माग्नै पर्ने भइसकेको छ, म तपाईँबाट छुट्नै पर्ने भइसकेको छ। त्यस कारणले हात हल्लाउँदै म यही कार्यक्रम सञ्चालिका शान्ति पाखरिन र प्रविधि मित्र उद्योग तामाङ हामी दुवै बिदा चाहन्छौँ। अर्को हप्ता पुनः आउने नै छु। बाई बाई, नमस्कार, शुभ सन्ध्या। धोका खाई हिड़ेको मान्छे म बिरतीको नौमा सधैं धोका खाई हिड़ेको मान्छे म हिस्टुरीको जलमा परि दुख पाई हिड़ेको मान्छे म बिरतीको धोका खाई हिड़ेको मान्छे म विश्वासको भिरेर झोला अन्ध पनि जिन्दगी बगर म विश्वासको भिरेर झोला भिरेर झोला विश्वासको भिरेर झोला अन्ध पनि जिन्दगी बगर म दिन रात मायाकै मिठो गीत गाई हिँडेको मान्छे म दुख पाई हिड़ेको मान्छे म बिरतीको नौमा सधैं धो धोका खाई हिड़ेको मान्छे म आफ्नो ठन नहुने रहेछ कसैलाई यो स्वार्थी संसारमा आफ्नो ठन नहुने रहेछ नहुने रहेछ आफ्नो ठन नहुने रहेछ कसैलाई यो स्वार्थी संसारमा नपाएर पवित्र माया छटपटाई हिँडेको मान्छे म निष्ठुरीको जलमा परि दुःख पाइ हिँडेको मान्छे म विरतिको नाउँमा सधैँ धोका खाइ हिँडेको मान्छे